र इन्डियन प्रिमियर लिग लिगको सातौं संस्करणको उपाधिका लागि कोलकाता नाइट राइडर्स र किङ्स इलेभेन पन्जाब भिड्ने। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैं विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। अब समाचार विस्तारमा। विश्व धुमपान रहित दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। श्रुतिजन्य पदार्थमा कर वृद्धि गरौं, श्रुतिजन्य पदार्थको उपभोग कटौती गरी जीवन बचाऊ नाराका साथ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा स्वास्थ्य सम्बन्धी विभिन्न संघ संस्थाको सहभागितामा विभिन्न कार्यक्रमहरू भइरहेका छन्। श्रुतिजन्य पदार्थको प्रयोगबाट विश्वभर हरेक वर्ष 60 लाख जनाको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ, जसमा प्रत्यक्ष धुमपानका कारण 50 लाख जना भन्दा बढी र प्रत्यक्ष धुमपानका कारण ज्यान गुमाउने 6 लाख जना रहेका छन्। स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा पछिल्लो 10 वर्षमा धुमपानका कारण ज्यान गुमाउनेको संख्या दोब्बर भएको छ। धुमपानका कारण नेपालमा दैनिक 42 जनाले ज्यान गुमाउने गरेका छन्। श्रुतिजन्य पदार्थको प्रयोगबाट हुने कुल मृत्युको 80% हिस्सा न्यून र मध्यम आय भएको मुलुकमा रहेको छ। प्रधानमन्त्री सुशील कोइरालाले व्यवस्थापिका संसदमा भएको गतिरोध अन्त्य गर्ने विषयमा राजनैतिक परामर्श गर्नुहुने भएको छ। कंग्रेस सभापति समेत रहनुभएका कोइरालाले आज प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने तयारी गर्नुभएको हो। हिजोबाट सुरु भएको संसद बैठक प्रतिपक्षीले अवरोध गरेपछि भोलिसम्मलाई स्थगित गरिएको थियो। प्रतिपक्षी दल एकीकृत माओवादीले संविधान सभा गठन हुँदा भएको चारबुदे सहमति गर्न सरकार उदासीन भएको आरोप लगाउँदै बैठक अवरुद्ध गरेको हो। एकीकृत माओवादी अध्यक्षसँग छलफल गर्नु पूर्व प्रधानमन्त्री कोइरालाले पार्टीका नेताहरूसँग पनि आन्तरिक छलफल गर्ने तयारी गर्नुभएको छ। नेकपा एमालेको असार 19 सुरु हुने नव महाधिवेशनका लागि माधव नेपाल पक्षले आज आफ्नो प्यानलका प्रमुख उम्मेद्वारको नाम घोषणा गर्न लागेको छ। प्रज्ञा भवन कमलादीमा आयोजना हुने विशेष कार्यक्रमबाट अध्यक्ष र केही प्रमुख पदमा उम्मेद्वारको घोषणा हुने केन्द्रीय सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो। अध्यक्षमा माधव कुमार नेपालको उम्मेदवारी औपचारिक रूपमा घोषणा हुने निश्चित भए पनि अन्य पदमा अहिले घोषणा गर्ने कि नगर्ने भने तय भई नसकेको नेपाल निकट उच्च स्रोतले जनाएको छ। अहिले नै पदाधिकारी सबैमा उम्मेदवारी घोषणा गर्दा आफ्नै समूहमा पनि कतिपय असन्तुष्टि हुने र अर्को पक्षले खेल्ने मौका पाउने भएकाले सबैको नाम घोषणा नहुने सम्भावना रहेको छ। अध्यक्षमा माधव नेपाल र महासचिवमा सुरेन्द्र पाण्डेको नाम घोषणा हुने सम्भावना रहेको छ। नेकपा एमालेका अध्यक्ष जननाथ खनालले समलैङ्गिक तेर्सो लैङ्गिकको अधिकारबारे पार्टीभित्र छलफल चलाउने बताउनु भएको छ। पार्टी विधानमै समलैङ्गिक तेस्रो लैङ्गिकको अधिकारबारे स्पष्ट व्यवस्था गर्ने भन्दै उहाँले संविधान सभामा प्रतिनिधित्वको लागि शीर्ष नेताहरूसँग छलफल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो। एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले समलैङ्गिक तेस्रो लैङ्गिकको हक अधिकारको सङ्घर्षलाई भाषु हालले काम गरेको भन्दै पार्टी नेतृत्वको स्पष्टीकरण मागेका समलैङ्गिक तेस्रो लैङ्गिकसँगको भेटमा अध्यक्ष खनालले उनीहरूलाई पार्टीमा उपयुक्त स्थान दिन तयार रहेको बताउनु भएको हो। उहाँले एमाले अभिभावक भएकाले समलैङ्गिक तेस्रो लैङ्गिकलाई पार्टी प्रवेश गराएको भन्दै जनवर्गीय संगठन पनि गठन गर्ने आश्वासन समेत दिनुभयो। पार्टी मिलाउनका लागि एकताबद्ध गर्नका लागि तथा शीर्ष नेताका पक्केटाका मान्छे राख्नुपर्ने भएकाले संविधान सभाको चुनावमा समानुपातिक तर्फ समलैङ्गिक तेस्रो लैङ्गिकको नाम पार्ने नसकिएको खनालले बताउनुभयो। निलहिरा समाजका संस्थापक सुनिल बाबु पन्तले पार्टी प्रवेश गराउने, साधारण सदस्यता दिने तर कुनै भूमिका नदिए पार्टी सदस्य हुनुको कुनै औचित्य नहुने बताउनुभयो। उहाँले यस्तो अवस्था अन्त्यका लागि पार्टीभित्र छलफल हुनुपर्ने भन्दै अवसर पाए पार्टीका लागि एक ढिक्का भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो।